सृष्टि रहुन्जे अञ्जुलीको फुल दिनको नै भए प्रत्येक पाइला पल पलमा सम्झना मोटो भरेको माया मेरी हुनै भए यो जन्म छ हुन्जे चन्द्र सूर्य यो सृष्टि रहुन्जे अञ्जुलीको फुल दिनको नै भए प्रत्येक पाइला पल पलमा सम्झना मोटो भरेको माया मेरी हुनै भए प्रत्येक पाइला पल पलमा सम्झना मोटो भरेको माया मेरी हुनै भरेको माया मेरी हुनै लाग्छ।